मरोए पनि तिमी हाँसिदिनु, मरोए पनि तिमी हाँसिदिनु, यो झरी जाने जिन्दगीदेखि भन्छिदिनु, मरोए पनि सस्तो नै भए तिमी मूल्यवान बनिदिनु, मरोए पनि तिमी हाँसिदिनु। मरोए पनि तिमी हाँसिदिनु, यो झरी जाने जिन्दगीदेखि भन्छिदिनु, मरोए पनि।